www.attableeg.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم أما بعد، نعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألم يأن للذين آمنوا أن تخشع قلوبهم لذكر الله وما نزل بالحق. صدق الله العظيم. دوستو، بزرگو، عزیزو، جس آیت کے بارے میں تلاوت کی ہے نہایت محکم بشان آیت ہے. یوں تو پورا قرآن ہی موعظت ہے، نصیحت ہے، مگر بعض آیتیں ایسی ہیں کہ خارج موعظت ہی موعظت ہوتی ہے، نصیحت ہی نصیحت ہوتی ہے. اور صحابہ کے لیے جب نصیحت کے لیے آیت نازل کی گئی، معاوضہ کے لیے نازل کی گئی، ہم گنہگار امتیوں کے لیے اتنی اس کی ضرورت ہے کہ ہم اس معاوضہ کو پیش نظر رکھیں. صحابہ میں کچھ تھوڑی سی کمی محسوس ہوئی اللہ رب العزت نے، یہ جو مقام ان کا تقویٰ کا تھا، گریہ وزاری کا تھا، احکام کے قبول کرنے کا تھا، اس میں کچھ محسوس کمی محسوس فرمائی. صحابہ کے بارے میں کہا ہے، بالو کہتے ہیں چار سال پر آیت نازل ہوئی، بار کہتے ہیں 11 سال پر نازل ہوئی، یعنی وہاں بھی تغیر ہوا. نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے ہی میں تغیر ہوا، تب بھی آیت نازل ہوئی. تو اپنے حال سے میرے دوستو کبھی بھی غافل نہیں ہونا چاہیے. جب صحابہ کو کسی درجے میں، اب تو شرمائے مجھے کہنے میں غفلت کا لفظ، کسی درجے میں اگر غفلت اللہ نے دیکھا آیت نازل فرما دی، جب ہم کو اپنے حالات میں غور فکر نہیں کرنا چاہیے، پہلے ہمارا کیا حال تھا، اب کیا حال ہے، جس حال پر پہلے تھے اس حال پر تو کم سے کم رہیں. اگر تبدیلی آئی ہے تو تبدیلی صالح بھی پیدا کرو. اس آیت میں اس کی طرح متنبہ کیا گیا ہے کہ اپنے حال پر کبھی مطمئن نہ ہو، بلکہ دیر بول کرتے رہنا چاہیے کہ ایسا تو نہیں کہ ہم نیچے اتر رہے ہیں. کیونکہ سلوک میں 3 درجہ ہیں، ایک سلوک ہے چلنا، اس کو کہتے ہیں، نہیں کہ چلنا ہے تو سلوک طے کر رہا ہے. ایک درجہ ہے وقوف کا، کہ چلتے تھے ٹھہر گیا ہے. بعد میں بیماری ایسی ہوتی ہے پیر میں، جہاں کہتا وہیں ٹھہر جاتا ہے، عزم نہیں ہوتا جو پیر کو اٹھائے. ہم نے خود دیکھا ہے بڑے آدمی کو، چل رہے ہیں اچھے خاصے ہیں، آگے قدم اٹھا ہی نہیں سکتے، کیا ہوگا، عزم ہی نہیں ہوتا. معلوم ہے کہ دماغ حکم کرتا ہے کہ اٹھو، دماغ میں خطورت ہی نہیں اٹھ سکتا، دماغ میں خطورت ہاتھ نہیں بڑھ سکتا. سب ہاتھ ٹھیک ہے، دماغ کا حکم ہے کہ بالکل حرکت مت کرو، نہیں کرتا تو قلب بھی رک جاتا ہے، پیر بھی رک جاتا ہے، ہاتھ بھی رک جاتا ہے، زبان بھی رک جاتی ہے. اس طرح پر ضرورت ہے سلوک کی، اس وقوف پر ٹھہرنا نہیں جائے، اللہ سے دعا کرنا چاہیے کہ اللہ تعالیٰ ہم کو ہماری ترقی عطا فرمائے، ہم کو اس حال پر نہ رکھ بلکہ ہم کو آگے بڑھا، اس کو وقوف کہتے ہیں. یہاں تو لکھا ہے علماء نے کہ بہت سے لوگ کرامات کے دلہن میں پھنس کے رہ جاتے ہیں، خدا تک نہیں پہنچتے، اعمال کیا کرامات تک ہونے لگے، اور کرامات ہی کو انہوں نے خدا سمجھا، اور وہی گئے ان کا سلوک ناقص رہے گا. سخت خوش مستی، سخت خوش مستی والے اے گل حسن، یعنی ان کا نصیحت ہے مارا روم کی، سخت خوش مستی والے اے گل حسن، بارے راہ ستا بنا شرط. اے ابو الحسن، ہمارے ایک مغرب بھی ہیں، ان کو خطاب کر دیتا ہوں، ابو الحسن سنو، معلوم کہہ رہے ہیں، سب کا خوش مستی والے اے ابو الحسن، بارے راہ ستا بنا شدن، تم بہت خوش ہو گئے کہ ہم واطل ہو گئے، ابھی بہت راستہ باقی ہے، ابھی چلو. चलते रहो। जब पहली मकाम पर बंबई आया तो 40 मील से पहली से रोशनी होने लगती है। तो हमने कहा बंबई आ गया, कहा अरे नहीं अभी तो फरा जगह है। आगे बढ़े खूब और रोशनी हुई, मैंने कहा अब तो बंबई आ ही गया, नहीं चलो आगे बढ़ो। माने कितने मराही के बाद बंबई पहुंचे हम लोग, सेंटर में पहुंचे कितने मराही के बाद। तो मुझे ये याद आया थी, उस वक्त भी याद आया था कि तुम समझते हो कि बंबई पहुंच गए, अभी बंबई के अतराम में तुम हो, वहीं से रोशनी शुरू हो जाती है। एक बुजुर्ग थे, उन्होंने फिजा में नूर देखा, फिजा में नूर नूरानियत, तो अपने शेर से कहा कि हजरत में वाकिल हो गया, क्या अभी वजू के नूर को पहुंचे हो, नमाज के नूर तक बहुत मराहिल है, अभी तो वजू के नूर को पहुंचे हो, नमाज के मराहिल बहुत ज्यादा है, ईमान के मराहिल बहुत ज्यादा है, आदमी चलता रहता है, अल्लाह पहुंचा भी देता है नियत की, नहीं भी पहुंचा अगर नियत है अल्लाह आकर अपने वासिलीन के साथ ही मशहूर फरमाएगा, इरादा तो करे आदमी। अल्लाह ताला का ये रास्ता है, यहाँ का रास्ता जल्दी तय नहीं होता, बस से हम लोग जाते हैं या कभी कार से यहाँ से जाते हैं बम्बई, कितनी देर लगती है अल्लाह बने, अभी इतने 100 किलोमीटर बाकी है, इतना बाकी है। तो अल्लाह के रास्ते को हमने कितना असर कर लिया। हजरत मौलाना याकूब साहब सदर मदरसा दारुल देवबंद उस्ताद हजरत थानवी रहमतुल्लाह फरमाते हैं, ये रास्ते में बहुत झाल झंकार है, बहुत दूर है रास्ता, अल्लाह का बहुत दूर है। एक कांटे में अगर तुम जिंदगी गुजार दो, कांटे से निकल नहीं सकते, डर जाओगे वहीं पर। अल्लाह से तौफीक की दुआ मांगो, अगर वो चाहें तो मिनटों में तक आ सकते हैं, तुम चाहोगे लाखों साल बढ़ोगे नहीं आगे बढ़ सकते। मालूम है कि रास्ता तवक्कुल का है, अल्लाह पर भरोसा का है, अल्लाह से तौफीक मांगने का है। अल्लाह में इन्नी असर का तौफीक मोहब्बत मिन अमाल वसीक का तवक्कुल वाले मोहसिन दंड भी, अल्लाह में तौफीक महबूब दुआओं के, अल्लाह तौफीक का मैं सवाल करता हूँ, जाने दुआ है। अल्लाह मेरी असर का तौफीक अरे मोहब्बत मिन अमाल वसीक का तवक्कुल वाले मोहसिन दंड भी, यह हजरत हमारे बहुत इसको तारीफ फरमाते थे इस दुआ के। चुनाचे हजरत की जब वफा थी इमाम शाह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की, तो मौलाना अब्राहिम यहाँ जाकर समझिए हकीम इफामुल्ला साहब, उन्हीं के लड़के हकीम करीमुल्ला, वो रोते थे हजरत के वफात पर, रोते थे और कहते थे कि अब हजरत नहीं रहे कि ऐसी दुआ कौन सिखाएगा हमको, इस पर रोते थे शेख को सोच करके। जब मौलाना शाह रसूलुल्लाह साहब नहीं रहे तो ऐसी दुआ सिखाएगा उनको, अल्लाह में असर का तौफीक अले मोहब्बत मिन अमाल वसीत का तवक्कुल वाले मोहसिन ज़न्न भी, इस दुआ के बारे में रोते थे और कहते थे कि ऐसी दुआ कौन सिखाएगा, वहां शाह रसूलुल्लाह साहब नहीं रहे। मालूम हुआ कि ऐसी दुआ खुद सिखला नहीं थे, लेकिन इसके बावजूद इतनी कदर थी कि दुआ सिखलाने वाले भी अब नहीं रहेंगे। दुआ तो वो करेगा कराएगा जिसको अल्लाह पर पूरा भरोसा हो, हकीकतन वही रुजू होगा खुदा की तरफ जो खुदा को मानता हो, खुदा के जूद और कर्म का कायल हो, खुदा को हर तरफ कामिल अकमल समझता हो, वही हो जाए। तो मैंने कहा ये दुआ अल्लाह मेरी असर का तौफीक मिला तौफीक महबूब अमाल के, ताकि अमाल तो हो ही रहे हैं लेकिन महबूब अमाल है या नहीं है ये अल्लाह ही जानता है। इन बिना पर अल्लाह तारा से दुआ करते रहना चाहिए कि महबूब अमाल की तौफीक दे और उसके बाद हुस्ने ज़न भी हो, हुस्ने तवक्कुल भी हो। वो जाहिर अमाल है, ये बातनी अमाल है, इसे मालूम हो जाहिर और बातिन दोनों को लेके चलाया था। हुजूर की दुआ से साबित हुआ अल्लाह मीनी असर को तौफीक ले महाब बेगम अमान, ये जाहिर अमान है। वो सिफत तवक्कुल ये बातनी अमल है, हुस्ने ज़न ये बातनी अमान है। एक दुआ ने दोनों हुजूर सल्लल्लाहु अलैहि वसल्लम जमा कर लिया, जाहिर और बातिन दोनों को जमा कर दिया। जितना जाहिरी अमाल को इख्तियार करने की जरूरत है उसी तरीके से बातनी अमाल मुस्तिक के तवक्कुल है, हुस्ने ज़न है। फरमाते थे मुझसे सवाल मिलता है और फरमाते थे इस पर کہ ہمارا سلوک کہیں رکتا نہیں, طریق جاری ہے. اگر تم اعمال جوارح سے نہیں کام کر سکتے, اعمال قلب کرو, یہ اسے بھی بڑھ کر کے ہے. چنانچہ شیخ عبدالحق محدث دہلوی کے والد کہتے تھے, شیخ کو متوجہ کر کے اپنے شاہزادے کو کہ بیٹا جوانی کا عمل سب بند ہو گیا, اب شادی سے کام ہوگا. وہ لوگ پاس الفاظ میں کرتا تھا, وہی اب جاری ہے, کچھ کام نہیں ہے. اتنا پاس الفاظ تو باقی چیز ہے. یہ بھی دکھا ہے کہ لوگ پانی پلاتے تھے, پانی نہیں پیتے تھے. کہا پانی پینے سے ہو سکتا میری حیات کو طویل نہ ہو جائے, میں جلدی سے اللہ سے ملاقات کرنا چاہتا ہوں. شیخ عبداللہ محدث دہلوی کے والد کا واقعہ ہے. کیسے ہم مربی تھے, کیسے تربیت فرماتے تھے, کیسی تربیت فرمائی شیخ عبدالحق محدث دہلوی کی. پڑھتے رہتے تھے شیخ عبدالحق, بیٹا آپ سو جاؤ. اور یہ بھی فرمایا عبدالحق, ملائے خوش نباشی, خوش ملا نہ بنو, یعنی باقی کو بھی حاصل کرو. باپ کہہ رہا ہے اتنا بڑا خود شیخ سے خود دیں, ان کے صاحبزادے کتنے بڑے آدمی. شیخ عبدالحق محدث دہلوی کا نام سنا ہوگا. تو کہتے تھے ابا, کہتے ہیں کہ ملائے خوش نہ باشی, خوش ملا نہ بننا, تر ملا بننا, اللہ کی محبت اور معرفت پیدا کرو. یہ سب الفاظ ہیں, معانی کو حاصل کرنے کی کوشش کرو. قوم ذہروف در معانی, قوم ذہروف در, ایک قوم ایسی ہے صوفیہ کی جو حروف سے معانی تک پہنچ گئی ہے. حروف میں قریب نہیں ہے بلکہ قوم ذہروف در معانی. کہتے ہیں قوم ایسی ہے کہ جو حروف سے معانی تک, یعنی اس کے حقائق تک پہنچ گئی ہے. مگر ایسی نصیحت تھی شیخ عبدالحق محدث دہلوی کو, اللہ نے کتنا بڑا مرتبہ دیا. فرماتے تھے ہمارے حضرت کبھی کہ دارالعلوم میں مجدد صافی زیادہ وقت تھی, مجدد صافی سب لوگ شیخ عبدالحق محدث دہلوی کو نہیں دیتے تھے. اور میں کہتا ہوں فلا حضرت کے بعد, میں کہتا ہوں کہ مجدد صاحب سے کم شیخ عبدالحق محدث دہلوی نے کام نہیں کیا. حدیث سے لے آئے, حدیث سے آئے, حضور اکبر صلی اللہ علیہ وسلم کی زیارت ہوتی تھی. مگر ہمارے حضرت مولانا شاہ رسول اللہ صاحب بہت مفید تھے. شیخ عبداللہ محدث دہلوی مجدد صاحب سے ذکر کرتے ہی تھے. شیخ محدث کا تجربی کتابیں ترجمہ بھی کرایا ہے اور بہت زیادہ کچھ طبیعت بھی وہی شیخ عبداللہ محدث دہلوی کی طرف سے. بہرحال یہ ہے دین شریعت, تو میں کہتا ہوں سلوک ایک ہے, چلنا, چلتے رہو, چلنے کو موقوف نہ کرو. نبی اکرم صلی اللہ علیہ وسلم جہاں سے تشریف لائے, صحابہ نے اپنے سامان ہتھیار کھول دیے. کہا ابھی تم نے کیوں کھول دیا, ابھی تو آگے اور ہم کو کرنا ہے. معلوم ہوا کہ یہ کبھی ختم ہونے والا نہیں, یہاں تک کہ اللہ سے مل جائے. حضرت مولانا محمد علی مونگیری جتنے بڑے شخص تھے, مشرق میں مولانا محمد علی مونگیری اور مغرب میں ماتھائی دونوں کا ایک چکر تھا. یہ حضرات بانی دادو دارالعلوم ہے دیوبند, یہ حضرات بانی دادو ندوا ہے. وہ ہے بانی عبدالحق محدث دہلوی. ان سے کوئی پوچھتا کہ حضرت مزاج کیسا ہے, حضرت مزاج کا بہت حضرت مہاشا صلی اللہ علیہ وسلم فرماتے ہیں کہ مزاج آپ کا کیسا ہے. کہاں کیا مزاج پہنچتے پوچھتے ہو. جب جنت میں اللہ کی طرف سے ندا ہو جائے کہ جنت میں داخل ہو جائے تب مزاج پوچھا, اس سے پہلے مزاج ہے کچھ نہیں. مزاج مطلب اتنا احساس تھا آخرت کا. جب تک خاتمہ بالخیر نہ ہو جائے آدمی کو مطمئن نہیں رہنا چاہیے, دعا کرتا رہنا چاہیے اللہ ملی اثر کے ایمان لائے سب دو وہ یقین اللہ سے بادو کف رحمت انار بہا شرف کرامت کی دنیا والا آخر ہے. اللہ میں سے ایمان چاہتا ہے کہ اطلاع نہ ہو, دور ہے اطلاع کا. اللہ محفوظ رکھے, ہم سب کو محفوظ رکھے. ڈرنا چاہیے, حضور جب ڈر رہا ہے کام شبہ کیا ہے. اللہ سب کی قلبی اللہ دینی, نبی صلی اللہ علیہ وسلم بکا سبق یہ دعا فرماتے تھے. اللہ سب کی قلبی اللہ دینی, اپنے دین کو ہمارے قلب کو ثابت رکھیے, تزلزل نہ ہونے پائے, شک و شبہ میں نہ ہونے پائے, क्योंकि शैतान तो घात में लगे हुआ है, अल्लाह ने सब दिल कर दिया ला दे रही। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम दुआ फरमा रहे हैं, अपने ईमान की हिफाजत के लिए दुआ कर रहे हैं, अल्लाह मुझे असर का ईमान अल्लाह तब दूँ वह यकीन अल्लाह से बात खूब रहमतन अनाल शर्फ का डाव इतनी दुनिया में आकर मैंने कहीं बताया कि आखिरी टुकड़ा मुझको हजरत ने खा कर कहा ये दुआ जरूर किया करो, अल्लाह आतरी रहमतन अनाल देहा शर्फ करामत इतनी दुनिया में आकर ऐसी दुआएं कई याद बताए बाबू को मालूम हुआ कि ये दुआ मुझको कहा ये दुआ तो हम लोग की पढ़ेंगे भाई हम लोग के लाइन भी है बाबू अली का लगा बहरहाल हजरत के इंतखा बात है दुआओं का भी कई दुआएं अल्लाह अखबार बिक्री बात में माले नहमत वास भी गले फजली बजान ना बात का शादी भी दुआ अल्लाह मफ्ताह अखबार कुलू बिना बिजली वास में माले नहमत वास भी गले फजली बजान ना मेरे बात का शादी मैंने भी याद कर लिया है पता रहता हूँ अल्लाह का शुक्र है दुआएं हैं मारे हजरत बहुत बुलाया कह चुका हूँ फिर कहता हूँ खानकाह वालों को बुलाया इसमें यह हकीम भी था कहा मेरा नाम लेकर के ये दुआ किया करो मेरा नाम लेकर के वो कौन दुआ अल्लाह इन्नी अस्अलुका ईशतन नकीयतन व मीतन सबीयतन व मरदन गैर मुखदी वला फाजे एकदम खुशगवार जिंदगी चाहते हैं कितनी खुशगवार जिंदगी की सबको तलब है औरतों का खत आता है मर्दों का खत आता है कितनी परेशानियां वाह बनी मैं उनसे कहा कि तुम खत और पढ़ोगे औरत क्या बोलोगे इसी मुसीबतें भी हैं अल्लाह की मर्जी हमको तो राजी रहना है लज़ा बिलकद सबसे बड़ी नेमत है मकामा के शुरू में सबसे अहम मकाम लज़ा बिलकद है इस वजह से सहाबा कहा रज़ी अल्लाह अन्हु व रज़वान अल्लाह राजी होगा वो राजी हो गए बहरहाल ये है कितनी मुसीबतें हैं इस बिना को खुशगवार जिंदगी की तो सबको दुआ करते ही रहना चाहिए अल्लाह मुझे असर ईशतन नकीयतन वो 11 दुआएं जो मैंने लिखी उसमें से एक ये भी अल्लाह मुझे असर ईशतन नकीयतन वो मीतन सबीयतन वो मरद वगैरह मुखलिम वाला फाज है अल्लाह हम खुशगवार जिंदगी चाहते हैं और मौत ढंग की चाहते हैं कलमों को अच्छा लगा है जो पुराने जमाने वाले हैं मौत अब तुम्हारा हुआ मन क्या कलमा कर देंगे वो हमारा फामी कलमा है किया हुआ हमारा अब कर वास्ते साथ कोई थे बिहार के उनका कलमा है अल्लाह मेरी असल भविष्य लकीयतन साफ सुथरी जिंदगी चाहता हूँ मेरी कलमा कितना अच्छा है वो मी कतन सभी यतन और मौत ढंग चाहता हूँ इस जमाने में मौत ने यहाँ लगा दिया वहां यह आदमी नहीं रह जाता पहचान में मुश्किल क्योंकि मैं दो तीन से गुजर चुका हूँ मैंने अब्दुल्ला लगा दिया कि ऐसी मौत को मुझे इंतजार करने ले जाना जिंदगी रखा उम्मीद कतन सभी यतन वो मरद तन गैर मुखदे वाला फाद है ऐसा लौटना है जो जिद्दत वाला ना हो फिर कोई दवा छूटी कोई मकसद जिंदगी को ले लिया मौत को ले लिया हम माँ बाप ने मौत को भी ले लिया ये नबी दुआ कर सकता था कोई नहीं कर सकता अल्लाह मिनी असर कर ईशतन नकीयतन व मीतन सबीयतन व मरदन गैर मुखदू वाला फाद है जिल्लत वाला लौटना ना हो फरमाते हैं हजरत माँ याकूब साहब भाई उनका कहते हैं कि देखो अमल करके कबूलियत की कोशिश करो अमल करके कबूलियत बादशाह के दरबार में चोर भी चला जाता है लेकिन पकड़ने के बाद चूतियां खाता है ये लफ्ज उनके हैं चला तो गया वो जाना तो हुआ कबूलियत नहीं थी चोर को बादशाह के दरबार में भी वो पहुंच गया चोर जैसे वाकई याद आ गया बता देता हूँ मैं लंदन गया था तो वहां की रानी 100 से ज्यादा की उम्र की है बहुत लेकिन साबित करनी उसकी सुनिए इतने वो हैदराबाद में रहती है कि कोई वहां से पहुंच ही नहीं सकता इतना मालूम होता है एक चोर पहुंच गया वहां हमारे सुना है इसको बहुत चोर पहुंच गया उनकी रानी की नींद खुली जब घबराई नहीं अभी देखिए मैं कहता रहता हूँ घबराई नहीं वो कि चोर आ गया या आशेप आ गया या जिन आ गया या डिजायर हो गया कुछ नहीं कहा तुम कैसे यहां आ गए क्या तुमको शराब की जरूरत थी अब जो अपलब्ध कहा हो कोई बीमारी है तो मैं उसका इलाज कराऊं कोई तुमको जरूरत खाने पे मैं उसका इंतजाम कराऊं और घंटी बजाए तो अभी देखो इसके साथ कोई मामला न करना, ये आ गया है इसको इज्जत के साथ बात कर दो और खिलाया पिलाया थकिया भेज दिया, ये है वजह इतमान। ये जाहिरी बादशाहों को भी इसलिए इतमान, उसको बिल्कुल ही गरीब हो। हम तो पहले यही कहते थे कि आते वाला आपके लोग तुम ही अमलिया से हम पहुंच जाते आमिर लोग के यहाँ पहुंच जाते, वो कहीं नहीं गए। उसको बताए तुम कैसे आ गए यहाँ पर, तुमको कोई जरूरत तकलीफ है, मैं इधर चाहूंगी, तुमको भूख लगी है भूख का इंतजाम करूंगी। अपने लोगों को बुलाए कहा इज्जत के साथ खिला पिला करके बात करो, ये इबरत की बात है कि नहीं, ये इबरत की बात है। कल में सुकून इतना जिक्र वाला नहीं है, है हमारे यहाँ बहुत अस्पताल जब जाते थे तो रात के माजा जब सुनते थे कि आज रात में ये हुआ, क्या हुआ भाई, डॉक्टर आ रहा था हजरत। अब आप वाले डॉक्टर क्या था, पहले कहा था हजरत बहुत डॉक्टर खुश अखलाक है, कहते थे कहे कि डॉक्टर की लोग तारीफ कर रहे थे बहुत खुश अखलाक डॉक्टर है, आके हमको दो दो मटो उसने देखा आपको और हमसे खैरियत पूछी। अब मजलिस में यही मौजूद होता था, यही मजलिस बिल्कुल कि देखो ये दुनियादार लोग तबीब हैं, दुनियादार हैं, अपने मरीजों की कितनी कदर करते हैं, उनकी कोशिश करते हैं। कोई मल्ली एक घंटा इसी को होती थी उमूमन, जब अस्पताल गए तो समझते ये भी हमारा अस्पताल है, तुम झिड़क करके बोलते हो डांट देते हो, यहाँ भी बराबर मना करता है लोगों को झिड़क के कभी मर लो किसी का ना फिर सब कर जा कभी नहीं, इन्होंने झटका ना कोई पूछा भी नहीं। मैंने कहा अब सीखो यहाँ रहने का, इख्वान तारीख के लिए आजाद है, इख्वान तारीख जो तारीख में जो भाई सब हमारे भाई हैं, ये इख्वान तारीख खानकाही जो वो कहा जाता है इख्वान तारीख तारीख के भाई हैं, उनका अदब करो। मुस्तकिल तफसील जवाहिर मक्किया में आजाद लिखे हैं इख्वान तारीख के, झिड़कना नहीं कोई आ रहा है तफसील से जवाब करो, ये तो अल्लाह का शुक्र है। हमारे अदब क्या था बात, कोई आता था जिसने जो हमको बताया ताली देने के लिए आता था, मैं वास्ता रहता था जिंदगी भर मरने के वक्त तक समझिए मुंबई तक, फरमाया बम्बई में मुझको बुलाया और कहा देखो कमजमान बहुत आदमी आएंगे मुझसे मिलने के लिए, जब यहाँ से आदमी पुलिस से तो उतारे गए गाड़ी से, कार से उतर ही नहीं सकते थे इतने इल्जहाम था। फरमाया देखो ये काम तुम ही कर सकते हो, आदमी आएंगे बहुत ज्यादा, देखो कोई ऐसा ना हो जो मुझसे न मिले, लेकिन ऐसा भी ना हो कि उनको तकलीफ भी ना हो, दो चीज ये दो चीज तुम ही कर सकते हो। अल्लाह का शुक्र ये फरमाया ये दो चीजें तुम ही कर रहे हो कर सकते हो, है कि किसी कोई ऐसा ना हो जो मुझे मिलने ना पाए, लेकिन देखो ख्याल रखना है मुझको तकलीफ ना हो, ये तुम ही कर सकते हो। तो यहाँ से एक बम्बई के आदमी बुलाया कहा भाई ये तो इलाहाबाद के आदमी है, ये लोगों को जानते नहीं, इस तरह तो आप साथ रहिए इनको तारुफ कराते रहिए। तो अल्हम्दुलिल्लाह पास हो गया, मैं पास हो गया अलहमदिल्ला, ऐसा नहीं तो वह आदत है। जो है तो वक्त कोई आया कैसे आया भाई ताबीज लेने के लिए आया है, अब तो ताबीज बनाओ तो ये थोड़े होता है जवान है, अब मैं जवान कुछ उनके यहाँ परवाह नहीं, जवान ही को उर्दू समझते हैं, जवान के वक्त को खास उर्दू समझते हैं, बनो इनको तो जरूरी ताबीज ले लो। मैंने कहा देखो ताबीज वो चाहते हो ना जो फायदा करें, जब हजरत खूब मुशरिफ होकर ताबीज देंगे तब फायदा करेंगे, अगर दिखवा भी मैं दूं तो इनके बाद से लिखेंगे तो मेरा काम खूब बिगड़ जाएगा। वो खुद बैठा था बैठा रहता था बैठा के ताबीज जोहर की नमाज पढ़ लिया तो वहां चलते हैं जोहर बाद का वक्त था, तो ये बिल्कुल ये तकलीफ होती रहती थी। और सच कहता हूँ हजरत के जाने से पहले एक कमरा पड़ता था छोटा सा, मुझको कहा कबो जमान तुम रहा कर रहे हैं, हजरत ओड़मा थे बड़े रह सकते थे यहाँ रहा करो, अपने में और लोगों में वास्तव में तुम ही को देखना चाहता हूँ किसी को नहीं देखना चाहता, बैठने नहीं दिया वहां पर छोटा कमरा देख लीजिएगा वही बैठना था। महाराज कुछ मैं नरमी करता था तो वो लोग भी नरमी करते थे, अगर मैं नहीं रहा तो कुछ गड़बड़ी जरूर दुखा देते थे दरमियान में, तो गड़बड़ रूप से भाग गया बुरा बड़ा कहा महाराजा भी कुछ कह दिया कभी नहीं। महाराज इख्वान तारीख है हम सब भाई भाई है, दीनी रिश्ते की बिना पर हम आए हुए हैं, एक दूसरे के हकूक की रियायत करना हर मुसलमान के लिए जरूरी, खासतौर से जो अहले खानकाह है جن کی بنیاد اخلاقی پر ہے, خانقاہ کی بنیاد تصور بنیاد اب تصور ہو اخلاق, تصور اخلاق کا نام ہے. اس بنا پر ملاقات ہے پیار کو صرف تین چیزوں کی ضرورت ہے, امر بالمعروف نہی منکر کے لیے تین چیزوں کی ضرورت ہے, علم کی ضرورت ہے اور رزق کی ضرورت ہے اور علم کی ضرورت ہے. تین چیزیں جب تک نہ ہو امر بالمعروف کو کرنا نہیں چاہیے. ایک تو علم ہونا چاہیے کیونکہ وہ معروف منکر میں فرق کر سکے, طاعت میں اور معصیت میں فرق کر سکتے. بنا ہو سکتا ہے کہ کسی منکر کا حکم کر دے اور طاعت سے روک دے, اس وجہ سے علم کی ضرورت ہے. علم کی ضرورت کہ کون طاعت ہے کون معصیت ہے, تو اس کا اور اس کے بعد اس کو علم آپ کو ہو گیا جب سب کو ڈانٹنے کے لیے علم نہیں لیا ہے. آپ کو مکلف کیا گیا رزق سے احتیاط کرو, حدیث میں آئے رزق نرمی سے, یہ علم کو نرمی سے پیش کرو کیونکہ حضور صلی اللہ علیہ وسلم نرم تھے رزق کے تھے. کتنے واقعات آپ کو سنا ہوگا کتنے واقعات میں کہاں پر بتلایا جائے رزق کا احسن, رزق کا علم ہونا چاہیے پھر اس بار رزق نرمی ہونا چاہیے. جس شخص کو اللہ نے رزق دیا اس کو بہت بڑی نعمت دے دیا رزق, جو علم ہے بہت محسن بھی شاید چیز کیونکہ ابھی ختم نہیں ہوا معاملہ, یعنی کہ علم آ گیا جاننا شروع کر دو کہ ہم مولوی ہیں جو بندے پاری ہو کے آئے ہیں. ارے ہونے سے کیا ہوتا ہے, سیکھو کے تب ہو کے جب بن کے پاری کاتمی نہ مانا تو بالکل اپنے گھر کے آدمی ہو ابھی, جب تک کہ وہاں کے اخلاق کو اور معارف کو کیا جو بند وہاں کافی صاحب کرتے تھے, وہاں گنگولی کیسے تھے, وہاں تھانوی کیسے تھے, دوست توازو ان کے ساتھ بہت ضروری ہے. حضرت تھانوی رحمتہ اللہ وہاں گنگولی وہاں رہتے دور حدیث, کسی نے کہا حضرت حدیث میں آیا ہے لا تفضلونی علی یونس ابن متی, حضور فرما رہے ہیں کہ یونس ابن متی پر اس کو فضیلت نہ دو. یہ کیسے ہو سکتا ہے کہ حضور سید الانبیاء حضرت یونس ابن متی کا کیا درجہ ہے, اور حضور فرما رہے ہیں کہ ہم کو ترجیح نہ دو. کہا بول صاحب چل بیٹھو, جواب نہیں دیا. پڑھا رہے تھے بخاری شریف کھلے میدان میں پڑھا رہے تھے, بارش آ گئی, سب لڑکے کتاب دے کر کے اندر ہو گئے, وہاں گنگوئی نہیں گئے اندر, وہ سب کے جوتوں کی خبر لے رہے تھے کہ بارش ہوگی, جوتے لے علماء کے جوتوں کو نگرانی کر رہے تھے کہ بارش ہوگی. ان کو تو بخاری کی قدر تھی, میں کہے گا ٹھیک ہوا, وہاں گنگوئی جوتوں کی فات کر رہے تھے طلبا کے جوتوں کی کہ بارش کو ایسے جوتے بھیگ نہ جائیں. اب سب نے کہا حضرت گئے اندر, کہا تم کو سمجھ میں آیا, مجھ کو تو بڑا سمجھتے ہو نہیں, بڑا سمجھتے ہیں لیکن میں یہ سمجھتا ہوں تمہارے جوتوں کے بعد جوتوں سے بھی کم کرنا ہے, یہ ہمارے گنگوئی سے سعید المتاخرین راسل المتاخرین حضرت خانوی کی جو مربی کو ہے وہاں گنگوئی سے شک لگایا تھا حضرت خاری صاحب نے, خاری صاحب نے کہ اگر مجھ سے تعلق رکھو تو اس شخص پر کہ میرے مرنے کے بعد مولانا گنگوئی سے رشید احمد سے متوجہ ہونا رجوع کر لینا. جہاں جہاں حضرت خاری صاحب کے بعد رجوع کیا وہاں گنگوئی کی طرف, وہاں گنگوئی نے کہا اب آپ کو اس کی ضرورت نہیں ہے. دوستو بزرگ ہمارے حضرات سراپا اخلاق سراپا توازو سراپا ان کے ساتھ سراپا متوکل سراپا چیزیں مستقل یعنی نہ یعنی ناس وان دراہم الناس سب سے مستقل اس طرح گربل چلا ہے. اللہ ہم سب کو توفیق دے, باہر آدمی کہہ رہا تھا اللہ تعالیٰ ہم سب لوگوں کو اکابل کے طریق پہ چلنے کی ضرورت ہے. تو سلوک ہے اس کے بعد وقوف ہے, ٹھہرو نہیں آگے بڑھو اور خدا نہ کرے رجوع ہو جائے, یہ تو بہت ہی خطرناک حالت ہے. بہت سے لوگ سینکڑوں میل مثال کے طور پر رہا ہوں لاکھوں میل مسافت طے کر لیتے ہیں کہ کوئی غلطی واپس لوٹا دیا جاتے ہیں. ہم تو دیکھتے ہیں لندن جاتے ہیں گھر بہت سے لوگ پاسپورٹ ہر آدمی ڈرا رہتا ہے, یہاں کے ویزے ویزے کوئی قدر نہیں ہے, وہاں پر یہ لندن جو موجود ہے کوئی قدر نہیں, بڑے بڑے لوگ ہوتے ہیں بچی بس سمجھنا تھا گڑبڑ ہے اس کا معاملہ بس گڑبڑ ہے. میں گیا میں جاتا تھا میں گزرتا تھا یہاں جب کوئی ایک بار وہیں تو واپس کر لیتے تھے, داخل بھی نہیں ہونے دیتے تھے. یہ ڈرنے کی بات اللہ کے یہاں ڈرنے کی بات نہیں ہے. بارہ ہم لوگ گزرتے تھے اس سے جب کہاں پاس بات ہے, ایک آدمی مجھ سے لگا پوچھنے یا کیسے آئے کیا ہوا, جب دوسرا آدمی آیا انگریز آیا اس نے کہا نہیں کسی میں دیکھ رہے کسی مٹوائی آئے ہوئے ہیں یہ انگریزی کہاں دیکھ چھوڑ دیا. بہت بڑی سعادت سمجھتے ہیں جو داخلے کی اجازت مل جاتی ہے. انہیں اکثر بڑے بڑے لوگ رجوع ہو جاتے ہیں. جب یہاں مولانا رجوع ہو جاتے ہیں, پاسپورٹ لے کے جا رہا ہے, ویزا لے کے جا رہا ہے, فیس داخل کی ہوئے ہے, کتنا روپیہ خرچ کیے, ذرا سا چھپاؤ بھی ہے تو اللہ کا ایسا نہیں ہو سکتا. اللہ کیا نہیں ہو سکتا ہے. اس بنا پر جب تک معاملہ وہاں کا ٹھیک نہ ہو جائے آدمی کو مطمئن نہیں ہونا چاہیے. اسی کو اللہ تعالیٰ فرما رہے ہیں, الم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ. کیا لوگوں کے لیے وقت نہیں آیا نہ کہ وہ ڈر جائے, اپنے رب کی پکڑ سے ڈر جائے, اپنے رب کے سامنے جانے سے ڈر جائے؟ نہیں ہوتا ہے کیا ہے صحابہ کرام, تھوڑا سا کچھ دنیا میں وسعت ہوئی تھی تو کچھ کھانے پینے میں وسعت کر دیا تھا, بس اتنی ہی ہے. اس پر آج ایک صحابی کا واقعہ ہے, جو روزے سے تھے, بہت مشہور واقعہ ہے, روزے سے تھے, روزہ رکھا, بیوی نے افطار رونے لگے, کہاں لے جا, کہا آپ روزہ سے تھے یہ افطار ہے گرم لیے, کہا نہیں میں اپنے بھائی کا مجھے حال معلوم ہو گیا ہے کہ اس سے وہ اچھے تھے مگر مرتے وقت ان کو ان کا کفن کا بھی انتظام نہیں تھا, وہ مرے کفن کا بھی انتظام نہیں تھا. پہلے ڈھانکا جاتا تھا تو سر کھل جاتا تھا, سر ڈھانکا جاتا تھا اور میں تو ہلاک ہو گیا نعمتوں میں, پھر روٹے نہیں کیا کر دیا, میں تو ہلاک ہو گیا. آخرت کے فکر صحابہ سے پوچھیے, صحابہ پر تعلق کسی لوگ کرتے ہیں, تم کو وہ حال حاصل نہیں, گریا اور زاری ان کا کام تھا. اب صدیق روتے رہتے تھے, حضرت عمر روتے تھے, کوئی آئے تو ایسی پکڑ لیتی تھی دیوار کے ٹیک لگا, تین دن تک ٹیک لگائی سے کھڑے تھے, وہ گئے تو لوگ لے گئے. یہ صاحب کرام کے خوف و خشیت کا حال تھا. یہ تھوڑی سی کمی میں آج نابی ہوئی, الم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ, اللہ کے ذکر کے لیے تمہارے قلوب خاشے نہیں ہوں گے, جھکے نہیں, کب جھکیں گے؟ لمبی اللہ تعالیٰ کے ہاں تربیت جاری, اب بھی جاری ہے. ہاں بس آدمی کو مستحضر رکھنا چاہیے کہ اللہ کی مرضی کے مطابق ہمارا اٹھنا ہے, بیٹھنا ہے, بولنا ہے. سب دنیا کا کام صحابہ نے کیا, جہاد بھی کیا, تجارت بھی کیا, کھیتی بھی کیا, سب کچھ کیا, لیکن اللہ کا خوف دل سے نہیں گیا. اللہ کا نام تو علم یعنی للذین آمنوا ان تخشع قلوبهم لذکر اللہ وما نزل من رحمہ. بہت واقعہ مشہور ہے, دیر ہو جائے گی, ادب خدا مختصر میں کرتا ہوں. حضرت خدیل میں آیا جو ڈاکوؤں کے سردار تھے, ایک لڑکی کے عشق میں دیوار پھڑا گئے تھے ڈاکوؤں کے سردار. کسی لڑکی نے یہ آیت پڑھی, اتر آیا, کہا آنا مہانا, وقت آ گیا. ڈاکوؤں کے سردار اللہ نے بلائے تو چاہت بھائی پہ دے دیا ان کو, جس میں کہیں بھی رہو یہ نہ سمجھے کو بلائی نہیں ملے گی, راستہ چلتے میں مل سکتی ہے, بازار میں مل سکتی ہے, خانقاہ میں مل سکتی ہے, اگر خانقاہ کے آداب نہیں تو نہیں مل سکتی. الم یعنی للذین آمنوا, کہا آ گیا بھائی, آ گئے تو کہا بھائی اپنے ساتھیوں سے کہا ہوگا کہ اب ہمارا دل بدل گیا. گئے تو ایک مسافر خانے میں گئے جہاں لوگ ٹھہرتے تھے, انہوں نے کہا آپس میں کہ بھائی دیکھو ذرا سا اور سویرا کر لو, مسافر تھے وہ لوگ, ذرا اور سویرا کر لو, یہ خدائی بھی اسی راستے میں رہتا ہے ڈاکو, نہ سویرے نہ جاؤں انہیں سب ڈاکے سب روٹ لے گا, بولے ڈاکو جو ہے وہ لوٹ لے گا. انہوں نے یہ بات آپس میں کہہ رہے تھے کہ ذرا سویرا ہو گیا کب چلو. اب یہ سن رہے تھے اسی میں بیٹھے ہوئے تھے, کہا یا اللہ میری یہ نویت ہے کہ جو میرے ڈر کو ایسے سفر نہیں کر رہے ہیں, یہ ہدایت اللہ کی طرف سے ہدایت. کہا یا اللہ میں ایسا ہوں, لوگ نہیں جانتے تھے کہ خود ایسا ہے, کہا یا اللہ میں ایسا ہوں کہ یہ سارین جو ہے مسافرین سفر نہیں کر رہے ہیں میرے ڈر سے, بس انہوں نے سمجھ لیا کہ اللہ کی طرف سے مجھے ہدایت کے لیے یہاں بھیجا گیا ہے. پھر انہوں نے کہا سے بنا بانا, ان کا واقعہ بہت طویل ہے, کیسی توبہ کیا کہ سننے میں نہیں آتی. یہودی کے ہدایت ملازمت کیا, कि तुम्हारा हमने इतना माल लूटा है, हम देना चाहते हैं, माफ कर दो। या कर कहा माफ नहीं करूंगा, यहूदी का माफ नहीं करूंगा, नहीं मैं जाओ हमारे खेत में या बाग में जाकर के मजदूरी करो और जो उजरत मिले उसमें कटाओ, इतना रुपया तुम्हारा दिया। क्योंकि मुखलिस थे यदि तौबा करने वालों और बैठ वालों की जरूरत है, तौबा ही है, उनको ख्याल रखना चाहिए। तो हुकूकुल्लाह को जैसे अदा करते हैं, हुकूकुल इबाद को भी अदा करने की कोशिश करें। यानी कि मुरीद होने से पहले अबाद में ऐसा हालत रहे नहीं, मतलब खुदा ने कहा है अल्लाह का हक तो अदा हो जाएगा, लेकिन लोगों के हुकूक तो अदायगी से अदा होंगे। सबका दे दिया, उनके पास गए, यहूदी का नहीं नहीं तुमको करना होगा, कहा मैं राजी हूं। क्योंकि आप पाशी करने लगे खेतों में, आप पाशी करने लगे, एक खजूर एक कचरा एक दो रुपये मिलता था बाजार। एक दफे उसको ख्याल हुआ कि इनको आजमाना चाहिए, ये कहते हमने तौबा कर दिया है, नहीं तो उम्मत मोहम्मदिया के तौबा का क्या हाल होना चाहिए उसको मालूम था। वह अहले किताब में से था, यहूदी तो अहले किताब है, वो पहले अच्छे थे, अब गड़बड़ सब हो गए हैं। उस जमाने में तो कुछ अच्छे भी थे। बहरहाल किसी ताक पर, किसी कमरे में ताक पर झोले में रख करके, बेग में रख करके ईटा पत्थर रख के रख दिया वहां, ईटा पत्थर मिले और कहा तुम उसको ले आओ। ले आए, उदे दिया उसने, सब सोने के गले थे। वो फौरन वो तौबा कर लिया और इस्लाम कबूल कर लिया। कहा हमने सुना है कि उम्मत मोहम्मदिया का ताया अगर ईंट पत्थर को भी हाथ लगा देगा तो सोना हो जाएगा, इससे मालूम तुम्हारी तौबा सही है। मैं तो इसलिए रखा हुए रखे था कि जब तुम ले आओगे तो ईंट पत्थर निकलेगा, हमने वही रखा है। तो मैं कहूंगा कि सोना पत्थर सोना चांदी हमने रखा था, तुमने चुरा लिया, उसकी जगह पर यह रख लिया, इन उलट गया मामला। ये थे सही तौबा की यह असरा मुसलमान हो गया। बहरहाल दोस्तों सही तौबा और सही रुजू बहुत बड़ी बात है, अल्लाह हम सबको इसकी तौफीक दे। ये रमजान शरीर इसीलिए है ताकि हमारे अंदर खुशू पैदा हो जाए। अभी आपके पास खुशा का लफ्ज है, खुशू का लफ्ज बहुत आम है। अलम याने लिल्लदीन आमनू अन तख्शा कुलूबुहुम लिज़िक्र, तख्शा कुलूबुहुम लिज़िक्रिल्लाह, अल्लाह के जिक्र से हमें खाशे हो, दिक्कत पैदा हो, शिकस्त भी पैदा हो, अल्लाह की तरफ गुदू साबित हो। ये है मेरे दोस्तों, अल्लाह ताला हम सब लोगों को इन सिफात आलिया से मुतसिफ फरमाए। और रमजान शरीफ जो आज आखिरी है शबे कदर का है, खत्म कुरान भी होगा, अल्लाह ताला इसके बरकत से हम सब लोगों के हालात को बदल दें, ना दुरुस्तगी से दुरुस्तगी कैसे लाए, अदम खुशू से खुशू की तरफ ले आए। हम दुआ करेंगे इंशाअल्लाह लगी हम आप सब मिलकर अल्लाह ताला की जात करीम है जरूर इससे बाहर वर्ष फरमाएगी। वह आखिर अल्हम्दुलिल्लाह। اللهم إني أسألك العفو والعافية في الدين والدنيا والآخرة، اللهم ألف بين قلوبنا وأصلح ذات بيننا وحدنا سبل السلام، ونجنا من الظلمات إلى النور، وجنبنا الفواحش ما ظهر منها وما بطن، وبارك لنا في أسماعنا وأبصارنا وقلوبنا وأزواجنا وذرياتنا.